कुरा गराउँछ, आयो सम्पत्तिमा आधारित हुन्छ, प्रत्यक्ष अप्रत्यक्ष उपभोग र खर्चमा आधारित हुन्छ, त्यो कुरालाई सम्झिनु। यसको मूल कुरा नै त्यही हो, केमा आधारित भएर यसको व्याख्या हुन्छ भन्ने हो। अर्को चाहिँ प्रत्यक्ष करमा ट्याक्सेसन, बर्डन अफ ट्याक्सेसन र लायबिलिटी अफ ट्याक्सेसन एउटै व्यक्तिमा हुन्छ, करको भार र कर तिर्नुपर्ने दायित्व भन्छ त्यो एउटै व्यक्तिमा हुन्छ, अप्रत्यक्ष करमा चाहिँ अलग अलग व्यक्तिमा हुन्छ भन्ने कुरा सम्झ्यो। अर्को करको भार हस्तान्तरणबाट हामीले हेर्न सक्छौँ, प्रत्यक्ष करमा करको भार हस्तान्तरण योग्य हुन्छ, हस्तान्तरण योग्य हुँदैन, अप्रत्यक्ष करमा चाहिँ हस्तान्तरण योग्य हुन्छ। यसको मतलब अप्रत्यक्ष करमा कसले अधिकार छ भने इम्पोर्टरले तिरेको कर होलसेलरलाई, होलसेलरले रिटेलर, रिटेलरले कायम गर्नु भन्ने हिसाबले जान्छ। त्यसैले हस्तान्तरण योग्य हुँदैन प्रत्यक्ष करमा जसको सम्पत्ति हो, जसको आमदानी उसरी तिर्नुपर्ने हुन्छ, र अप्रत्यक्ष करमा चाहिँ हस्तान्तरण योग्य हुन्छ भनेर बुझ्नुहोस्। अर्को चाहिँ कर चेतनाको दृष्टिबाट पनि दुईवटा करलाई हामी हेर्न सक्छौँ। प्रत्यक्ष करमा ट्याक्स पेयर स्वयं कर नीति, कर कानुन, कर प्रशासनका सन्दर्भमा घुलमेल हुनुपर्छ, ऊ आफै जानुपर्छ, आयोजन भर्नुपर्छ, त्यसैले कर सम्बन्धी विषयमा उसको चेतना बढी हुन्छ प्रत्यक्ष करका सन्दर्भमा। अप्रत्यक्ष करका सन्दर्भमा चाहिँ वास्तविक करदाता अथवा अन्तिम रूपमा जसले भार बेहोरेको छ उसलाई करको चेतना नहुन्छ। तपाईँ हामी फाइनल फन्ड पढौँ, हामीले साँच्चै भ्यालुएटेड ट्याक्सको अन्तिम भार बेहोरेका छौँ, तर हामीलाई कर नीति, कर कानुन के छ भनेर हामीले थाहा नभए पनि हुन्छ, सम्बन्धित भ्यालुएटेड ट्याक्समा दर्ता भएको व्यवसायिक राज्य आउँछ। त्यसरी त्यो ढङ्गबाट पनि यसलाई हेर्दैन। र अरू त इक्जाम्पल दिइहाल्नु हुन्छ, प्रत्यक्ष करमा आयकर, सम्पत्ति कर, सवारी कर जस्ता जस्ता कर पर्छन्, अप्रत्यक्ष करमा के भन्छ हुन्छ, जो छ उपभोग र खर्च मार्दा हुन्छ भनेर यति कुराहरू समय तपाईँ नपर्नु होला। टिकटतिर पनि सरिरहेको क्वेसन होला, तपाईँले यसलाई ध्यानमा राख्नु हुँदैन। अब हामी नेपालको कर प्रणालीसँग सम्बन्धित मुआवजाको कुरा गरौँ, अनि ओभरअलमा हाम्रो कर प्रणाली कस्तो छ भन्ने कुरा गर्छौँ। भन्सारहरूको सबै करको विषयमा मैले सकेपछि तपाईँले हाम्रो कर प्रणाली के छ, कर प्रणालीमा रहेका सारा समस्याहरू के छन् भनेर बुझ्न सक्नुहुन्छ। मुआवजा अब मूल्य अभिवृद्धि कर भ्यालुएटेड ट्याक्सलाई ठ्याक्कै बुझ्नुपर्ने कुरा चाहिँ वस्तु तथा सेवा उत्पादनदेखि उपभोगसम्म भने विभिन्न तहमा जहाँ भ्यालुएटेड हुन्छ त्यसैमा लागि कर उत्पादनदेखि उपभोगसम्म जुन जुन तहमा मूल्य वृद्धि हुँदै जान्छ त्यसैमा मात्र लाग्ने करलाई हामीले मूल्य अभिवृद्धि कर भन्छौँ। मूल्य अभिवृद्धि कर अप्रत्यक्ष कर परिवार अन्तर्गत पर्ने कर हो र यसलाई हामीले आधुनिक करको रूपमा पनि हेर्छौँ। विशेषतः यसको विकास सन् 1919 विलियम फोन साइमन्स जर्मनीका विद्वान हुन् उनले प्रतिपादन गरेका र विश्वमा फ्रान्सले 1954 पहिलोपटक प्रयोग गरेको पाइन्छ। हाम्रो सन्दर्भमा मूल्य अभिवृद्धि कर 2052 र नियमावली 53 बनाएर हामीले 2054 मङ्सिर 1 यो करको कार्यान्वयन गर्दै आएका छौँ। र मूल्य अभिवृद्धि करमा मूल रूपमा क्यास्केडिङको अवस्था नहुँदै करमाथि कर लाग्ने अवस्था हुँदैन र यसमा चाहिँ क्याचअप इफेक्ट रहन्छ। यदि अन्डर इन्भोइसिङ गर्नुभयो, ओभर इन्भोइसिङ गर्नुभयो भने यसले समाउँछ, आफै समाउँछ। यसमा खरिद गर्दाका कुराहरू, बिक्री गर्दाका कुराहरू, जो बिललाई हामीले यसलाई मूल्य करको रिजर्भलाई मोटुको रूपमा हेर्छौँ, त्यो बिजनको अध्ययनबाट तपाईँले अन्डर इन्भोइसिङ गर्नुहुँदैछ या ओभर इन्भोइसिङ गर्नुहुँदैछ भन्ने कुराहरू समाउँछ। अथवा त्यो नगर्नका लागि यसले चाहिँ प्रेरित गर्छ, त्यस्तो किसिमको कर हो। त्यसैले यसलाई हामीले आधुनिक र वैज्ञानिक किसिमको कर प्रणालीको रूपमा व्याख्या गर्छ। अब मूल्य अवधि करका केही ब्युटाहरू छन्, यसमा अन्तर्निहित केही विशेषताहरूमा तपाईँहरूले छोड्न नहुने चाहिँ मैले नोटमा ती कुराहरू राखेको छु। करपट्टिको विषय छोड्नु भयो, ट्याक्स क्रेडिटको कुरा हुन्छ। करकट्टी भन्नाले बिक्रीमा आफूले सङ्कलन गरेको कर खरिदमा पहिले तिरेको करमा घटाउन मिल्ने हो। उदाहरणको लागि कसैले रुपियाँ 1,000 सामान किन्यो, यसको 13% 130 रुपियाँ राज्यले बुझाएको थियो पहिले भ्यालुएटेड ट्याक्स। अर्को तहमा आउँदा यो 1,000 10% मार्जिन राखेर टेक्स कति भन्यो 1100 हो। अब यहाँनिर 13% 143 रुपियाँ उसले कर सङ्कलन गर्दैछ यो तहबाट यसमा जाँदा 143 रुपियाँ चाहिँ राज्यलाई उसले बुझाउँदैन, कति बुझाउनु पर्यो अब 13 मा आफूले पहिला तिरेको छ 130 यो घटाउन मिल्छ यसरी ट्याक्स क्रेडिट अर्थात् आफूले खरिदमा तिरेको कर बिक्रीमा सङ्कलन गरेको करबाट कटाउन घटाउन मिल्ने पद्धतिलाई हामीले ट्याक्स क्रेडिट भन्छौँ। मैले अब तिनीहरूको यो मनमत विशेषता हो। अब राज्यलाई तिर्ने चाहिँ राज्यले कति पायो 130 प्लस कति पाउँछ 143 नै पाएको हुन्छ। त्यसैले राज्यले अन्तर्गत पाउने 143 हो, उसले सङ्कलन गरेको 143 हो, तर पहिलो तहमा 130 भइसकेको छ भने यहाँनिर 13 रुपियाँ मात्र उसले बुझाउँदो रहेछ। त्यसैले यो चाहिँ ट्याक्स क्रेडिटको व्यवस्था हुन्छ। अर्थात् तपाईँले यहाँ बुझ्नु पर्यो, म भन्दै थिएँ भ्यालु एडेड ट्याक्स भनेको प्रत्येक तहको मूल्य वृद्धिमा मात्रै लाग्छ। यसको अर्थ चाहिँ 1000 यो मूल्य वृद्धि कति मात्र भएको हो 100 मात्र 10% मार्जिनले गर्दा 10% 13% 100% भन्ने कति हो 13 रुपियाँ मात्र। त्यसैले करमाथि कर लाग्दैन, जहाँ जहाँ भ्यालु एड भएको छ त्यसमा मात्रै लाग्छ, किनकि पहिले च्यानलमा त्यो अर्को गर्दै गइसकेको छ। त्यसैले यसमा चाहिँ ट्याक्स क्रेडिटको व्यवस्था हुन्छ। अर्को चाहिँ कर विवरण भन्ने हो, मूल्य अवधि करमा कर विवरण हुन्छ। हाम्रो कर कानुनले भनेअनुसार 3 किसिमका कर विवरणहरू छन्। यहाँले कर विवरणको विषय पनि लेख्नको लागि छोटो म्याक्सिमम क्वेसन छोडेर आइदिनु सक्छ। 3 किसिमको कर विवरण भन्नाले डेबिट विवरण, क्रेडिट विवरण र शून्य विवरण भन्ने छ। सुन्नु भएको छ यस्तो विवरण? डेबिट विवरण भनेको कस्तो? राज्यलाई कर तिर्नु पर्ने कि फिर्ता पाउने? राज्यलाई कर बुझाउनु पर्ने प्रकृतिको विवरणलाई डेबिट विवरण, क्रेडिट विवरण भनेको मिलान हुन नसकेको, पहिले आफूले तिरेपछि बढी भयो, अहिले सङ्कलन गरेपछि कम छ, अब त्यो चाहिँ मिलान हुन सकेन 4 महिनासम्म लगातार भने पनि बरु उल्टै फिर्ता पाउने, त्यस्तो प्रकृतिको विवरणलाई क्रेडिट विवरण। र अर्को चाहिँ शून्य विवरण, किन्दाले तपाईँले सङ्कलन गर्दा पर्यावरण भइसक्यो, अब राज्यलाई तत्कालले बुझाउनु पर्ने अवस्था छैन, अब भोलिका दिनमा त्यो वर्षभरि कारोबार गर्दै जाँदा एडजस्ट हुने भन्छ, त्यसलाई चाहिँ हामीले जेरो विवरण, जेरो चाहिँ यो विवरण भन्छौँ, शून्य विवरण। भनेको डेबिट विवरण क्रेडिट विवरण के हुने रहेछ? शून्य विवरण। यो अर्को यहाँ चाहिँ जानुपर्ने चाहिँ थ्रेस होल्डको विषय छ। सुन्नु भएको छ मूल्य अवधि करमा थ्रेस होल्ड के हो? यो चाहिँ मूल्य अवधि करमा दर्ता हुनको लागि तोकिएको सीमा हो। त्यो सीमा भन्दा कमको कारोबार गर्नेले दर्ता हुनु पर्दैन। अहिले हाम्रो कति सीमा तोकिएको छ? 20 लाख। 20 लाख चाहिँ थियो अघिल्लो वर्षको बजेटबाट, यसलाई यसको सीमा हामीले बढाएर वस्तुको कारोबार गर्ने के भन्छ 50 लाखको सीमा बनाएका छौँ। वार्षिक 50 लाखसम्म वार्षिक कारोबार गर्नेले दर्ता हुनु पर्दैन वस्तु पक्षमा। यदि स्वैच्छिक रूपमा दर्ता हुन्छु भन्छ भने स्वैच्छिक दर्ता चाहिँ गर्न पाउँछ, तर 50 लाख रुपियाँसम्मको त्योभन्दा माथिको कारोबार गर्छ भने अनिवार्य दर्ता हुनै पर्छ। यो कुराहरू छ। अनि सरकारी कार्यालयहरूमा 25,000 भन्दा बढीको यसलाई चाहिँ सामानहरू उपलब्ध गराउने सन्दर्भमा अनिवार्य यो दर्ता हुनै पर्ने भन्ने किसिमको छ। परामर्श सेवा उपलब्ध गराउने सन्दर्भमा पनि अनिवार्य दर्ता हुनै पर्ने भन्ने छ। यस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकामा हार्डवेयर, सेनिटरी यस्ता किसिमका कारोबारहरू गर्छ, परिचय शिक्षा सम्बन्धी भने चाहिँ जति सुकृतीय कारोबार गरे पनि अनिवार्य दर्ता हुनुपर्छ। प्रदर्शनी गर्ने यस्ता किसिमका कार्यक्रमहरूमा उसले केही ट्रान्जेक्सन गर्छ वस्तु सेवाको भने त्यहाँ चाहिँ अस्थायी दर्ता हुनुपर्ने व्यवस्था छ। यो ढङ्गबाट एउटा थ्रेसहोल्डलाई कम्तीमा कस्तो किसिमको कारोबारलाई त्यो मूल्य अधिकारमा प्रवेश गर्नु पर्दैन त भनेर तोकिएको सीमा हुन्छ, त्यसलाई हामी थ्रेसहोल्डको रूपमा हेर्छौँ। अर्को चाहिँ मूल्य अधिकारमा कर फिर्ताको व्यवस्था हुन्छ, ट्याक्स रिफन्ड गर्ने, करदाताले पहिले तिरेको कर करदातालाई फिर्ता गर्ने पद्धतिले हामीले कर फिर्ता भन्छौँ। र यो कर फिर्ता गर्ने केही कन्डिसनहरू छन्। अघि मैले भने नियमित लगातार 4 महिनासम्म क्रेडिट विवरण भयो, मिलान नै हुन सकेन भने त्यस्तो कर फिर्ता पाउँछ। जो निकासी गर्ने उद्योगहरू छन् र निकासी गर्ने उद्योगको परिचालनका लागि मूल्यवर्धित कर किन्नको लागि कर के भन्छ तिर्ने कच्चा पदार्थ किन्ने क्रममा तिरेको हुन्छ, त्यस्तोको पनि कर फिर्ता गर्ने व्यवस्था छ। अर्को चाहिँ नेपाल सरकारले बायोलेट्रल मल्टिलेट्रल रूपबाट गरेका सम्झौताहरूमा सम्झौता अनुसार म फिर्ता गर्छु यो यो विषयमा यस्तो किसिमको कारोबारमा भनिएको छ भने त्यो पनि फिर्ता गरिदिनु पर्ने हुन्छ। अर्को चाहिँ आयोजना जुन चाहिँ ठुला पूर्वाधारहरू निर्माण गर्ने हुन्छौँ जस्तो जलविद्युत सहर सम्बन्धित हामीले इन्फ्रास्ट्रक्चर बनाउनु पर्यो भने त्यस्तो अवस्थामा ल्याएको इक्विपमेन्टको सन्दर्भमा पनि यदि अर्थ मन्त्रालयबाट यो चाहिँ छोटको सिफारिस हुने अथवा छोट दिने भन्ने निर्णय हुन्छ त्यस्तो हुन्छ भने त्यहाँबाट पनि कर फिर्ता गर्नुपर्छ भन्ने प्रावधानहरू छन्। विदेशी पर्यटकले पहिले 15,000 थियो अहिले चाहिँ 25,000 भन्दा बढीको सामान खरिद गरेर टोकियोको डिपार्टमेन्ट स्टोर या पसलबाट फर्किँदैछ भने हामीले एयरपोर्टमै त्यो किसिमको 3% सेवा शुल्क लिएर चाहिँ फिर्ता गर्ने प्रावधानहरू छ। यसरी चाहिँ मूल्य अधिकरण हामीले कार्यान्वयन गरिरहेका छौँ र संसदीय केही यसका मूलभूत कुराहरू के हो भने त्यो पढ्छौँ। मूल्य अधिकरण हाम्रो के विशेषताहरू छ पर्सन भन्छ वस्तु तथा सेवाको वस्तु तथा सेवाको उत्पादनदेखि उपभोगसम्मका प्रत्येक तहमा हुने मूल्य वृद्धिमा लाग्ने करलाई मूल्य अनुपति कर हुनुहुन्छ। मूल्य वृद्धि चाहिँ भएको हुनु पर्यो अनि मैले चाहिँ मलाई 100 रुपियाँ त्यसमा लाग्नु पर्दैन मात्रै हो। स्टेटमेन्टमा मूल्य अब मुअकर मात्र लेख्नु पर्ने हुन्छ छोटोमा यसलाई मुअकर भनेर लेख्नु परेको छ। मुअकर अप्रत्यक्ष कर परिवार अन्तर्गत पर्छ। यसलाई आधुनिक र वैज्ञानिक यसको व्याख्या नै त्यो मोडर्न हो यो साइन्टिफिक छ यसले क्यास अफ इफेक्ट र क्यास कटिङका कुराहरू दिन्छ भन्छ। आधुनिक र वैज्ञानिक कर भनिन्छ अर्को स्टेटमेन्टमा नेपालमा मूल्य अभिवृद्धि कर 2052 नियमावली 2053 अनुसार '54 मुअकरको कार्यान्वयन ल्याए जस अनुसार यस करमा निम्न प्रावधानहरू रहेका छन्। यसमा बुझ्दा मात्रै हुन्छ आर्टिकल्स तिनवटा छन्। एउटा चाहिँ देशभित्र आपूर्ति हुने वस्तु सेवा, देश बाहिर निकासी हुने वस्तु सेवा, देशमा पैठारी हुने वस्तु सेवा, तिनवटामा चाहिँ मुअकर लाग्ने भन्ने यसको व्यवस्था छ। एउटा मुअकर लाग्ने कारोबार, अर्को चाहिँ करपट्टी, अघि मैले जुन भने खरिदमा तिरेको कर पटाउन पाउने करपट्टीको व्यवस्था छ ट्याक्स क्रेडिट। अर्को कर विवरण, तिन किसिमका विवरणहरू जुन भन्यो कर विवरण सम्बन्धी व्यवस्था छ। कर फिर्ता, कर फिर्ताको व्यवस्था छ। अर्को कर विचक भन्ने छ, कर विचकमा दुईटा छ, एउटा चाहिँ कर विचक नै भन्छ अर्को संक्षिप्त कर विचक भन्छ। एकमुष्ट वस्तुहरू 5,000 छ भने त्यसलाई सबै स्पेसिफिकेसन वस्तुको आइटमहरू नपुलाइकन एकमुष्ट 5,000 जारी गर्न सकिने प्रविजन हुन्छ त्यसलाई संक्षिप्त कर विजय भन्छ। कर विजयको व्यवस्था, अब चाहिँ थ्रेसहोल्ड अथवा कारोबारको सीमा भन्ने पनि हुन्छ, कारोबारको सीमा निर्धारण गरेको छ थ्रेसहोल्ड। यी चाहिँ मूलभूत व्यवस्थाहरू छन्। यो भनेको के हो भनेर संक्षिप्त कारणमा भएको गोविन्दको सार मैले नोटमा राखेको छु, अध्ययनको नाउन पोल्टिको भन्ने त्यसलाई हुन्छ। अर्को छुट शून्य दलको प्रविचार पनि छ अनुसूचित दुईमा, यो शून्य दल जाने कर छुटको व्यवस्था छ अनुसूचित एकमा कर्चुट भन्नाले चाहिँ आधारभूत आवश्यकता लगायतका वस्तुहरू, किताब यस्ता किसिमका वस्तुहरू छन्, भारत 13 यसका सूची छ, यसमा करै नलाग्ने भन्ने लाउनका लागि छुट दिएका वस्तु तथा सेवाको सूचीलाई हामीले कर्चुट भन्छौँ। अर्को शून्य कर लाग्ने वस्तुहरू पनि छन्, हाम्रोमा एउटा 13% हो, अर्को चाहिँ शून्य दर, जेरो रेट हो। अब यो शून्य दर भनेको चाहिँ खरिद गर्दा चाहिँ तिर्नै पर्छ शून्य दरमा कारोबार गर्नेले, बिक्रीमा चाहिँ जेरो रेटमा सङ्कलन गर्ने अर्थात् सङ्कलन गर्न पाइन्न। जस्तै अटाउनु भएका को लागि सवारी साधन किन्ने भन्नु भने किन्दा चाहिँ उसलाई राख्छ नि भन्सार नाकामा सवारी साधनमा 30%। अब यहाँ अमान्य भएका व्यक्तिका नाममा दर्ता गर्दै क्रममा उसले बेच्दैछ भने उसले त्यहाँ भ्यालुएटेड ट्याक्स 30% दिन मिल्दैन। अब त्यस्तो कर पनि पैसा चाहिँ उसले फिर्ता पाउँछ। त्यसैले शून्य दरमा कारोबार गर्ने भन्ने छ, तोकिएका छन् तपाईँले अनुसूचित दुईमा ठुलो रिस छ, शून्य दरमा के कस्ता वस्तुहरू कारोबार हुन्छन् त भन्ने चाहिँ रिस छ, त्यसमा हामीले शून्य दर भन्छौँ। यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ खरिदमा चाहिँ भ्यालुएटेड ट्याक्स 30% पे गर्ने अथवा तिर्ने, बिक्रीमा सङ्कलन गर्ने क्रममा चाहिँ जेरो दरमा गर्ने भनेर राज्यले कानुन बस्ने तोकेका वस्तुहरू यसमा पर्छ। हाम्रो अनुसूचित दुईमा ठुलो फेरिस्त छ 4-5 पेजको, त्यससँग सम्बन्धित वस्तुहरू शून्य दर लाग्ने कारोबार, म चाहिँ शून्य दरको कारोबार गर्छु भनेर शून्य दरमा कारोबार गर्नेले दर्ता गर्नुपर्छ। म चाहिँ यी आइटमहरू काम प्रचलित कानुनमा भएका व्यवस्था अनुसारका यी वस्तुहरूको कारोबार गर्छु भनेर दर्ता हुनुपर्छ, अनिवार्य दर्ता हुनुपर्छ शून्य दरमा है। ल अब मूल्य अधिकारबाट एउटा यसो तल रिपोर्ट गर्नु होला। मूल्य अधिकार हाम्रो कर प्रणालीको, नेपालको कर प्रणालीको मेरुदण्ड हो। यसमा मेरुदण्डकै रूपमा विकास गर्ने राज्यको नीति छ कर नीतिमा, र अहिलेको सन्दर्भमा हेर्ने भने हामी कुल राजस्वको पहिलो स्थानमै कर राजस्वतर्फ मूल्य अधिकारलाई पाउँछौँ। अघिल्लो वर्ष हाम्रो 32% यसको योगदान छ कार्यान्वयनको अवस्थामा हेर्दा चाहिँ। कर राजस्वको संरचनामा 32% योगदान पहिलो स्थान भन्नु त, अहिले एउटा चार्ट बनाउनुहोस् सबैको कति कति घटेको छ भने। ल यी माथिका प्रोभिजनहरू चाहिँ यहाँहरूले जान्नुपर्ने हुन्छ, केही कम्तीमा त्यो ज्ञान चाहिँ भयो भने भित्र अलिकति आइदिइहाल्नु भने मैले अधिकार एउटा महत्त्वपूर्ण पहिलो स्थानमा रहेको पद भएकाले के गर्नु होला। आधुनिक र वैज्ञानिक भनेको यो चाहिँ कर निर्धारणमा आधारित छ, कर निजको यसको प्रयोग हुन्छ। विश्वव्यापी रूपमा यसको 1919 प्रतिपादन गरेर 1954 लागू भएको वैज्ञानिक यस अर्थमा हो कि यो अहिले बजारमा कर लाग्यो कि लागेन, लागेन अर्को स्टेप आउँदा। अनि यसमा चाहिँ ओभर इन्भोइसिङ र अन्डर इन्भोइसिङका कामहरू 1000 सामान कसरी 500 जारी गर्छु अथवा 500 बेच्छु भने त्यो विक्रेताले फेरि हिजोका दिनमा खरिद गर्दाको मूल्य 1000 छ, 500 यदि बेच्दैछ भने यहाँ ट्र्याकिङ हुन्छ। त्यसैले यसलाई चाहिँ वैज्ञानिक छ, यसलाई चाहिँ क्याच अफ इफेक्ट हुन्छ। अन्डर इन्भोइसिङ र ओभर इन्भोइसिङ गरेर कारोबार गर्दै हुनुहुन्छ भने दर्ता भएको व्यक्तिले त्यसलाई समाउँछ, आफै समाउने भएकोलाई यसलाई चाहिँ साइन्टिफिक। सर एउटा क्वेसन सुन्नु भएको छ नि, मूल्य अभिवृद्धि करमा कर फिर्ता भने के हो? नेपालमा मूल्य अभिवृद्धिमा आइपुग्नु भएन, पछि आउनु। कर फिर्ताका 6-7 व्यवस्थाहरू छन् यहाँ। अब यो आयकरलाई हेर्नु अनुसार अब भन्सार चाहिँ वैदेशिक व्यापारमा आधारित वस्तु छ, यसको हाम्रो व्याख्या वर्गीकरणमा यसरी नै व्याख्या गरिएको छ। वैदेशिक व्यापार भन्नाले आयात र निर्यात हो, अथवा इम्पोर्ट र एक्सपोर्टमा यसलाई गाइन्छ र केही बमोजिममा यसलाई सरस्वती थोरै साथ प्रतिदै जानुसँग बुझिया हुन्छ। वैदेशिक व्यापारमा आधारित वस्तुगत कर, वैदेशिक व्यापारमा आधारित वस्तुगत करलाई भन्सार भयो। अर्कोमा भन्सार अप्रत्यक्ष कर परिवार अन्तर्गत पर्दछ। अप्रत्यक्ष कर परिवार अन्तर्गत पर्दछ जुन आयात र निर्यातका सन्दर्भमा प्रचलित कानुन बमोजिम भन्सार प्रशासन मार्फत सङ्कलन गर्दछ। आयात निर्यातको क्रममा प्रचलित कानुन बमोजिम भन्सार प्रशासन मार्फत सङ्कलन गर्दछ। नेपालमा भन्सार ऐन 2064 र नियमावली भन्सार नियमावली कति हो? भन्सार नियमावली कति हो? तपाईँहरूलाई कति हो भनेर मैले सोध्नुको पछाडि चाहिँ लोकसेवा आयोगको पाठ्यक्रममा भन्सार नियमावली 65 भनेर लेखेको रहेछ, त्यो होइन। यो नियमावली पनि 64 नै हो। कोर्समा चाहिँ अब त्यहाँ अब मानवीय त्रुटि भएको होला, त्यसैले मैले कोर्सले नै 65 राखिदिन्छ, 64 के देखाइयो भन्नु होला भनेर हो। भन्सार नियमावली 64 नियमावली 64 र वार्षिक रूपमा जारी गरिने आर्थिक ऐन, वार्षिक रूपमा जारी गरिने आर्थिक ऐन अनुसार यो करको प्रशासन हुने गरेको छ। वार्षिक रूपमा जारी हुन्छ आर्थिक ऐन, आर्थिक ऐनमा भन्सारका दरहरू केही चाहिँ परिवर्तन गर्नु पर्यो भने ती कुराहरू आउँछन्, यो करको प्रशासन हुने गरेको छ। अब यो भन्सार करसँग सम्बन्धित केही अन्तर्निहित मूलभूत कुराहरू के छन् त तपाईँले जान्नुपर्ने, परिसरका दृष्टिबाट सुनिरहने परिसरको क्षेत्र, यसमा जानुपर्ने एउटा वस्तु वर्गीकरणको विषय हो, अर्को भन्सार मूल्याङ्कनको विषय हो, अर्को चाहिँ पिसिए भन्ने सुन्नु भएको छ, पोस्ट क्लियरेन्स अडिट, भन्सार कामकाज पछिको परीक्षण भन्ने विषय हो। यी कुराहरू चाहिँ भन्सारसँग जोडिएर आउँछन् र अर्को भन्सार प्रशासनमा प्रयोग गरिएको आर्सी कुराको विषय हो। यति विषयको ज्ञान चाहिँ तपाईँहरूमा हुनुपर्छ। छोटो छोटो भन्सारसँग सम्बन्ध सम्बद्ध भन्सारसँग सम्बद्ध प्रमुख प्रावधानहरू वस्तु वर्गीकरण एउटा हो। वस्तु वर्गीकरणको विषय थोरै बुझ्नुहोस् के हो, केही सुन्नु भएको छ, मैले बुझ्नु पर्नु भएको छ। भन्सार लगाउने प्रयोजनको लागि यो डस्टर कहाँ पर्छ, यो मार्कर कहाँ पर्छ भनेर गरिएको वर्गीकरणलाई वस्तुको वर्गीकरण हो। यसलाई चाहिँ हार्मोनाइज कोड भन्छ, हार्मोनाइज कोड भन्छ। र यो हार्मोनाइज कोड चाहिँ कुनै एउटा देश विशेषले बनाएको हुँदैन, वर्ल्ड कस्टम अर्गनाइजेसन विश्व भन्सार सङ्गठनले वस्तुको गुण प्रकृति विशेषताका आधारमा यस्ता किसिमका कोडहरू निर्धारण गरेको छ। अहिलेको लेटेस्ट भर्सन चाहिँ 2017 यसमा हार्मोनाइज कोड अन्तर्गत विभिन्न 21 परिच्छेद र 97 भागहरू राखेका छन् र त्यसमा शीर्षक तथा उपशीर्षक तोकिएको छ र आवश्यकता अनुसार थप बस्न मिल्ने स्पेस पनि त्यसमा राखिएको छ। त्यही हार्मोनाइज बोर्डका आधारमा अब हाम्रो मुलुकमा के आउँछन्, तेस्रो मुलुकबाट के आउँछन्, भारतबाट के आउने गरेका छन्, भने चिनबाट के छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने, बाहिर अन्य मुलुकबाट हामीले ट्रेन मार्फत ल्याउने सामानहरू बढी मात्रामा के हुन्छ, ती कुराहरूको पहिचान गर्दै हामीले भन्सार महसुसको दरबन्दी भनेर निर्धारण गर्छौँ। त्यही बमोजिम चाहिँ भन्सारलाई हामीले सङ्कलन गर्ने अनि कति चार्ज दिने, कुन क्याटेगोरीकोलाई कति रेट दिने भन्ने बुझेको निधो हुन्छ। यसलाई चाहिँ कस्तो वर्गीकरण भन्छ त्यो लेख्नु पर्दैन होइन, बुझ्नुभयो। डब्ल्युसिओको 2017 अहिले पछिल्लो भर्सन हो, पहिले 2007 थियो, अहिलेको नयाँ भर्सनमा केही नयाँ कुराहरू, नयाँ नयाँ वस्तुहरू उत्पादित भए, त्यसैले त्यसलाई अलिकति परिमार्जन गरेर यो 2017 छ। त्यसले चाहिँ भन्सार प्रयोजनको लागि एक रूप प्रदान गर्ने, सहज बनाउने र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्नतर्फ सहयोग पुर्याउने काम गर्छ भनेर बुझ्नुहुन्छ। यो चाहिँ 21 परिचित र 97 भागमा राखेको छ। त्यो चाहिँ पहिले पनि त्यति नै थियो, अहिलेको 17 पनि त्यति नै रहेछ। 21 र 97 भित्र शीर्षक उपशीर्षक छन्, कति 525 छन् त्यहाँ शीर्षकहरू। ल यो चाहिँ वस्तु वर्गीकरण। अर्को यहाँले जान्नुपर्ने वस्तुको मूल्याङ्कन, वस्तु मूल्याङ्कन भन्नु अब वस्तु मूल्याङ्कन गर्नको लागि भन्सार प्रयोजनका लागि कति लगाउने त भन्ने मूल्याङ्कन विधि छ। एउटा भनेको पछिल्लो समय हामीले गरेको एग्रिमेन्ट अनुसार ग्याट एन्ड डब्ल्युटिओ इभ्यालुएसन भन्ने छ, यसले चाहिँ कारोबार मूल्यमा आधारित भएर वस्तुको मूल्याङ्कन गर्नुपर्छ भन्ने छ। र ग्याट एन्ड भ्यालुएसन के भन्छ, डब्ल्युटिओ भ्यालुएसन नै अहिलेको पछिल्लो मूल्याङ्कन हो। पहिलेको चाहिँ एउटा प्रोसेस डेफिनेसन भन्ने थियो, प्रोसेस डेफिनेसन अनुसार एक किसिमको सन्दर्भ मूल्यलाई बेस मानेर नै भन्सार लगाउने प्रयोजनका लागि हामीले त्यसको इभ्यालुएसन गर्थ्यौँ। र अहिलेको भन्सार 64 ग्याट र डब्ल्युटिओ इभ्यालुएसनमा हामी जाने भनिसकेपछि हामी अहिले पूर्ण रूपमा चाहिँ पुगिसकेका छैनौँ। हाम्रो एउटा सन्दर्भ सूची भन्ने हुन्छ, सन्दर्भ सूचीलाई आधार मानेर तपाईँले यो कार यसको साँच्चै कारोबार कति गर्नुभयो त्यही मूल्यमा भन्सार चाहिँ लाग्दैन। सन्दर्भ सूचीमा कति तोकिएको छ, मानिलिउँ यसको चाहिँ तपाईँले 50 रुपियाँमा खरिद गर्नुभयो भने यसको सन्दर्भ मूल्य हामीले 10 रुपियाँ मात्र राखेको भए 10 रुपियाँमा चाहिँ भन्सार लाग्छ। तर अब पूर्ण रूपमा हामीले ग्याट र डब्ल्युटिओ भ्यालुएसनबाट कारोबार मूल्यमा आधारित भयौँ भने यदि तपाईँले 50 रुपियाँ खरिद गर्नु भने 50 रुपियाँकै रूपमा यसमा लाग्छ। र यसका मूल्याङ्कनका दुईवटा छन्, एउटा चाहिँ एड भ्यालोरम भन्ने छ परिमार्जन र एउटा चाहिँ मूल्य दर, दुईवटा विधिहरू यसभित्र तपाईँले सूचीबोर्ड गर्ने। परिमार्जन भनेको केजीका आधारमा अथवा त्यसको चाहिँ क्वान्टिटीका आधारबाट लेखेको, अर्को चाहिँ मूल्यगत आधार भनेको मूल्यमा तोकेर लेख्ने। वस्तु मूल्याङ्कनको विषय। अब अर्को चाहिँ 80 कुरा, यसबाट पनि चर्चामा रहेको र विभिन्न परीक्षाहरूमा सोधिरहने 80 कुराको विषय हो। सुन्नुभएको छ 80 कुरा अटोमेटेड सिस्टम फर कस्टम डाटा। अब यहाँ 80 कुराको सन्दर्भमा यहाँले पहिलाबाट सुरुवात भयो, के हुँदै आयो भन्ने एउटा ज्ञान राख्नु पर्यो। अर्को चाहिँ 80 कुरा प्लस प्लसको पनि विषय हो र अर्को चाहिँ 80 कुरा के हो, 80 कुरा वर्डको विषय। अब यो 80 कुरा चाहिँ भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नको लागि अथवा प्रविधिमा आधारित बनाउनको लागि प्रयोग गरेको सफ्टवेयरको नाम हो। र यो 80 कुरा हामीले 1996 अङ्क्याटको प्राविधिक सहयोग र एलटिईको आर्थिक सहयोगमा पहिलोपटक जिआइए स्थित भन्सार कार्यालय प्रयोग गरेको। अहिले पछि चाहिँ यसलाई हामीले केही स्तर उन्नति गर्दै यसका मोडलहरू थप गरेर 80 कुरा प्लस प्लस प्रयोग गर्दै थियौँ। अनि 2016 जनवरी 26 विश्व भन्सार दिवस मनाउने क्रममा हामीले मेची भन्सार कार्यालयबाट 80 कुरा अवार्डको सुरुवात गर्यौँ, जो चाहिँ अहिले अन्तर्राष्ट्रिय स्तरमा प्रयोग गरिएको जुन चाहिँ भन्सारसँग सम्बन्धित सफ्टवेयर छ त्योसँग कम्प्याटिबल हुने किसिमले हामीले यसलाई अलिकति स्तर उन्नति गरेर अहिले मूल भन्सार कार्यालयहरूमा लगभग सबैमा 80 कुरा अवार्डको अभ्यास हुँदैछ। यसलाई चाहिँ 80 कुरा अवार्ड भने यसले यसका विभिन्न मोडल छन्, ब्रोकर मोडल छ, सेलेक्टिभिटी मोडल लगायतका यसका मोडलहरू छन्। यसले प्रविधिमा आधारित भएर भन्सार प्रशासनलाई प्रशासन गर्नको लागि हामीले सहयोग दिएको छ, राजस्व प्रहार गर्नु भन्सार प्रहार गर्न नियन्त्रण गर्नको लागि पनि सहयोग गरिएको छ। भन्सार विभागमा रहेको आशीकुडा भन्ने एउटा शाखा नै छ, आशीकुडा शाखा यस्तै किसिमको एउटा रोममा छ, यहाँ विभिन्न किसिमका टेलिभिजन के भन्छ हाम्रो एलइडी मोनिटरहरू हामीसँग छन्। त्यसमा अहिले भर्खरै त्यहाँ बसेर हामीले कुन भन्सार नाकामा कस्ता किसिमका गतिविधि भइरहेका छन् भनेर लाइभ हेर्न सक्छौँ। जो चाहिँ हाम्रो वाइड एरिया नेटवर्क र लोकल एरिया नेटवर्क जस्ता यस्ता किसिमका नेटवर्कले पनि हामीलाई सहयोग गरेको छ आशीकुडालाई सम्बोधन गर्नको लागि। त्यसैले यसमा म व्यवसायले के कस्तो ल्याएँ भन्ने कुरा आशीकुडा सिस्टम प्रयोग गरेर मैले सर्टिफिकेट अफ ओरिजिन त्यो कति मूल्य हो त्यसमा मैले एन्ट्री गर्छु, त्यसका आधारमा सरकारका प्रतिनिधिहरू अथवा भन्सार कार्यालयका कर्मचारीहरूले त्यसको चाहिँ जाँच गर्छन् र ती चाहिँ मालवस्तुहरूलाई जाँच पास गर्ने काम गर्छन्। यो चाहिँ आशीकुडाको विषय थोरै यसलाई भाषामा लेख्न पर्छ। भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नका लागि प्रयोग गरिएको सफ्टवेयरलाई आशीकुडा भनिन्छ। आशीकुडा भनिन्छ जसको पूर्ण रूप अटोमेटिक सिस्टम फर कस्टम डाटा हो। अटोमेटिक सिस्टम फर कस्टम डाटा हो। नेपालमा सन् 1996 पहिलोपटक टिआइए स्थित भन्सार कार्यालयमा टिआइए जुबल इन्टरनेसनल एयरपोर्ट स्थित भन्सार कार्यालयमा आशीकुडाको प्रयोग गरिएको थियो। आशीकुडाको प्रयोग गरिएको छ जसलाई युएनसिटिएडी अम्त्यार भनेको युनाइटेड नेसन कन्फरेन्स ट्रेड एन्ड डेभलपमेन्ट युएनसिटिएडी अम्त्यार अम्त्यार युनाइटेड नेसन कन्फरेन्स ट्रेड एन्ड डेभलपमेन्ट अम्त्यारको प्राविधिक सहयोग र एडिबीको आर्थिक सहयोग रहेको छ। आशीकुडा प्लस प्लस हुँदै विभिन्न मूल भन्सार कार्यालयहरूमा आशीकुडा ओल्ड प्रयोग गरिएको छ। जसका मूलभूत उद्देश्यहरू भनेर केही पोइन्ट माथि भन्सार जाँच पासमा एकरूपता कायम गर्नु, भन्सार जाँच पासमा एकरूपता कायम गर्नु, भन्सार चुहाव नियन्त्रणमा टेवा पुर्याउनु, भन्सार चुहाव नियन्त्रणमा टेवा पुर्याउनु। नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु, संसार प्रसारसँग अन्तर्राष्ट्रिय स्तरको बनाउन अर्को चाहिँ नामै अटोमेटिक भएपछि भन्सार प्रशासनलाई स्वचालित बनाउन भन्सार प्रशासनको संस्थागत क्षमता अभिवृद्धि गर्न संस्थागत क्षमता अभिवृद्धि गर्न मूलभूत उद्देश्य सरेको पैसा पनि अपरेसनमा जोडेर नाचुलाको सरेको छ ट्रान्सफर्समा अवसर गर्छ यसलाई ध्यानमा राख्नु अवश्य अन्त शुल्कको कुरा गर्नु अर्को अर्को भएर हाम्रो अन्त शुल्क हो लक्ष्यहरूमा एकदमै लागि तर त्यसले स्वास्थ्य र वातावरण भन्ने शब्द अन्त भन्ने शब्दले भित्री भन्ने लाग्छ त्यसरी भित्री कर्मको रूपमा हो देशभित्रै उत्पादन हुने वस्तुमा लाइने भन्ने हिजोको दिनको यसको अवधारणा तर आज ग्लोबलाइजेसनमा विश्वसँग जोडिँदै गर्दा देशभित्र उत्पादन हुने जुन वस्तुमा तपाईँ अन्त शुल्क लाउँदै हुनुहुन्छ त्यही वस्तु इम्पोर्ट हुन्छ भने त्यसमा लाउनुपर्छ भनेर यसको अवधारणा परिवर्तन भएको छ त्यसैले स्वदेशमा उत्पादन हुने वस्तु जुन अन्त शुल्क लाउनुहुन्छ स्वदेशमा रक्सीमा अन्त शुल्क लाउनुहुन्छ भने यदि रक्सी अथवा अल्कोहल सँग सम्बन्धित जति पनि उत्पादन बाहिरबाट आयात गर्नुहुन्छ नि त्यसमा तपाईँले अन्त शुल्क लाउनु पर्छ भन्ने यसको अभ्यास हो अर्को चाहिँ यसको दायरा हिजोका दिनमा सीमित थियो वस्तुमा मात्र भन्ने थियो हाम्रो अन्त शुल्क नठाउनले सेवा पनि लाउन सकिने भनेर यसको दायरा फरकहरू बनाइदिएको छ र हामीले सेवामा सुरुवातै गरे जस्तो लाग्दैन पहिले केहीमा थियो क्या अरे अनि पछि हटाइयो जस्तो लाग्छ बिचमा स्वास्थ्यसँग सम्बन्धित के यस्ता किसिमका सेवाहरूमा भन्ने जस्तो लाग्छ केही सेवाहरू छन् जस्तो मसाज सेवा यसलाई विस्तार हुँदै जाँदा यस्ता किसिमका क्षेत्रहरूमा पनि हामीले अन्त शुल्क लाउने भन्ने अहिले पछिल्लो पहिचानका कुराहरू चाहिँ उठाउँछ र यो शुल्क लाउने हामीसँग दुईवटा छन् एउटा चाहिँ भौतिक नियन्त्रण प्रणाली आधारित वस्तुहरूमा लाग्छ र अर्को चाहिँ स्वयं निष्कासन प्रणाली आधारमा लाग्छ भौतिक नियन्त्रण प्रणाली भन्नाले सरकारको प्रतिनिधि स्वयंले फिजिकल कन्ट्रोल गर्छ तपाईँको उपस्थितिमा हुन्छ त्यो वस्तुको उत्पादन त्यसको चाहिँ भण्डारण त्यसबाट निष्कासन गर्ने काम कुनै कारखानामा रक्सी उत्पादन गर्नुपर्दा तपाईँको उपस्थिति चाहिन्छ तपाईँको उपस्थितिमा कारखानाबाट बाहिरबाट निकाल्नुपर्छ खातामा इन्ट्री गर्नुपर्छ यस्तो किसिमको पद्धतिमा उत्पादन भनेर भौतिक नियन्त्रण प्रणाली आधारमा भन्छ वस्तु इजाजत लिएर त्यसबाट त्यसको माध्यमबाट उत्पादन गर्छ भने चाहिँ स्वयं निष्कासन हो जस्तो चाउ चाउमा पनि अन्त शुल्क लाग्छ कुरकुरे या कुरमुरेमा पनि लाग्छ त्यसमा चाहिँ हामीले परिमाणगत आधारमा पाँच प्रति केजी ₹5 दरले भन्छौँ त्यस्तो वस्तु उत्पादन गर्न राज्यका प्रतिनिधि स्वयं उपस्थित भएर कन्ट्रोल गर्ने प्रावधान छैन त्यस्तो उत्पादनको हकमा चाहिँ हामीले स्वयं निष्कासन गरेर गर्ने भएको छ यसरी हामीले अन्त शुल्कको रूपमा भयो त्यसैले तपाईँको कन्सेप्ट मानवीय स्वास्थ्य र विलासितामा प्रतिकूल असर पार्ने हिजोको दिनको व्याख्याभन्दा अलिकति फरक छ अन्त शुल्क वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लाग्ने कर हो आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने कर हो अर्कोमा सिद्धान्त त यसको थ्योरी यसको कन्सेप्टले चाहिँ सिद्धान्त त मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्ने तथा विलासिताका वस्तु हो, वस्तुमा विलासिताका वस्तुमा अन्तःसङ्कल रहन्छ। अर्कोमा अन्तशुल्क अप्रत्यक्ष कर परिवार अन्तर्गत पर्दछ। अप्रत्यक्ष कर परिवार अन्तर्गत पर्दछ। त्यसैमा जोड्दै स्वदेशमा उत्पादित वस्तु स्वदेशमा उत्पादित वस्तु विदेशबाट आयात गर्नु गर्दा आयात गर्दा समेत समान प्रकृतिको भएमा समान प्रकृतिको चुनाव मैले रक्सीको एक्जाम्पल थिएँ त्यस्तै अन्य वस्तुहरू समान प्रकृतिको भएमा अन्तःशुल्क लगाउनु अभ्यास रहेको पाइन्छ। हाम्रो मुलुकमा मात्र होइन अरू मुलुकमा पनि अन्तःशुल्क लगाउनु अभ्यास रहेको पाइन्छ। नेपालमा अन्तःशुल्क 2058 अन्तःशुल्क 2058 नियमावली 2059 मदिरा ऐन कति हो 2031 र नियमावली कति हो 2033 अनुसार नियमावली 2033 अनुसार 33 र वार्षिक रूपमा जारी गरिने आर्थिक ऐन भनेर चुनौत गर्नुहोस् रेकर्डका क्रममा 33 र वार्षिक रूपमा जारी गरिने आर्थिक ऐन अनुसार अन्तःशुल्कको प्रशासन हुने गरेको अब अन्तःशुल्क लाग्ने क्षेत्र यो टपिकमा यहाँले जान्नुपर्ने भौतिक नियन्त्रण प्रणाली प्रणाली यसको दुईवटा अन्तःशुल्क लाग्ने क्षेत्र भनेर हाल्नुहुन्छ एउटा भौतिक नियन्त्रणमा आधारित व्यवस्था भौतिक नियन्त्रणमा आधारित व्यवस्था थोरै त्यसको व्याख्या गरिदिनुहोस्। अन्तःशुल्क लाग्ने वस्तुको कच्चा पदार्थ खरिददेखि अन्तःशुल्क लाग्ने वस्तुको कच्चा पदार्थ खरिददेखि भण्डारण प्रयोग उत्पादन तथा बिक्री सम्बन्धी प्रत्येक तहमा कच्चा पदार्थ खरिददेखि भण्डारण प्रयोग उत्पादन तथा बिक्री सम्बन्धी प्रत्येक तहमा अन्तःशुल्क अधिकारी वा प्रशासनको प्रत्यक्ष नियन्त्रण हुनुपर्छ। अन्तःशुल्क अधिकारी वा प्रशासनको प्रत्यक्ष नियन्त्रण हुनुपर्छ। यस अन्तर्गत मदिरा जाने तथा शुद्धि जाने वस्तुको उत्पादन गर्नु यति भौतिक नियन्त्रण। अब स्वयं निष्कासन प्रणाली के भन्छ स्वयं निष्कासन प्रणाली अन्तःशुल्क लाग्ने वस्तु तथा सेवाको व्यवसाय आफैले खरिद उत्पादन निष्कासन खरिद उत्पादन निष्कासन पैठारी वा निकासी निकासन गोर्खा युवा निकासी र शोमाप निकासी गर्ने भन्नुहोस् निकासी गर्ने शोमापत लाग्ने अन्त शुल्क सभापत लाग्ने अन्त शुल्कको दायित्व निर्धारण गरी दाखिला गर्नु जस्तो सलाईमा पनि हामीले लाग्छ अब सलाई उत्पादन गर्नु पर्यो भने पनि अब त्यसमा यही प्रकारमा जान्छौँ चाउचाउको गोरेको पनि यो रङमा पनि लाग्छ रङ उत्पादन गर्नु पर्यो भने पनि अब अन्त शुल्क दिनुपर्ने दायित्व कति हो त भनेर क्यालकुलेसन गरेर त्यसले लाइसेन्स दिएको हुन्छ त्यही भए त्यसका आधारमा दर्ता भएको हुन्छ अन्त शुल्क त्यसमा अर्थ शुल्क अधिकारी या कर प्रशासनको अथवा सरकारले नभएका ठाउँमा जिल्ला स्थित पोलिटिकाका प्रतिनिधिहरू प्रत्यक्ष निगरानीमा जानु पर्दैन त्यसलाई चाहिँ हामी सर्भिस कार्यक्रम प्रदान गर्छौँ ल अब अर्को भयो आयकर अब आयकर अर्को एउटा हाम्रो प्रत्यक्ष करको महत्त्वपूर्ण कर हो आयकर भन्ने बित्तिकै यहाँहरूले मूल रूपमा आमदानीमा लागि कर भन्ने बुझाउनुहोस् कसको आमदानीमा लाग्छ व्यक्ति भनेको हो प्राकृतिक तथा कृत्रिम व्यक्ति सेडल इन्स्टिच्युटले आफ्नो आमदानीमा वार्षिक रूपमा यहाँ कर बुझाउँछ कृत्रिम व्यक्ति हाम्रो आयकर 2058 यसरी नै परिभाषित गरेको छ र दुई किसिमका व्यक्ति हुन्छ प्राकृतिक व्यक्ति भनेको रोजगारीसँग सम्बन्धित व्यक्तिहरू पर्छ उसको आमदानीमा लाग्ने कर कहिलेको आमदानीमा लाग्ने हो पहिलेको आमदानीमा आयकर लाग्छ यसको आय वर्ष हुन्छ आय अवधि हुन्छ आयजन्य कारोबार हुन्छ तुरन्त जस्तो टिडिएसको चाहिँ आयजन्य कारोबारमा तुरन्तै भने भयो निश्चित अवधिको गर्नुहुन्छ एक वर्षको भने भयो आय वर्षको कुरा हो आय अवधि तोकिदिएको हुन्छ यति यति अवधिमा यो गर्नुपर्छ भन्ने किसिमको तोकेको हुन्छ त्यसमा लाग्छ प्रचलित कानुनको अवधि र आमदानी भने मूलत तिनवटा कारोबार हुन्छ एउटा रोजगारी गरेर व्यक्तिले आमदानी गर्न सक्छ व्यवसाय गरेर आमदानी गर्न सक्छ लगानी गरेर आमदानी गर्न सक्छ र योभन्दा फरक अवस्थाबाट पनि कहिले काहीँ व्यक्तिको आमदानी हुन्छ के हो आकस्मिकता त्यसैले आयकर 2058 यी चारवटा सोर्सबाट प्राप्त हुने आमदानीलाई हाम्रो आयकरको क्षेत्र भनेको छ यति कुराहरू ज्ञान बनाउनु पर्यो अब यी चारवटा आकस्मिक लाभको समस्या छैन फ्याटमा हो 25% नै छ र अन्य करमा चाहिँ विभिन्न किसिमका दरहरू छन् काहीँ 25% काहीँ 10% काहीँ चाहिँ हाम्रो 20% जुन चाहिँ पारिश्रमिक रोजगारीका कुरा गऱ्यो हिजो तुवाउनु फरक फरक किसिमका दर छन् यसरी चाहिँ हाम्रो आयकरको प्रशासन हुने गरेको छ अब थोरै लेख्नु 42 कानुन 52 व्यक्तिको आय वर्ष आय अवधि वा आयजन्य कारोबार आयजन कारोबार क्षेत्रमा कारोबारमा लगानी करलाई आयकर भनिन्छ अर्कोमा आयकर प्रत्यक्ष कर परिवार अन्तर्गत पर्छ प्रत्यक्ष कर परिवार अन्तर्गत पर्छ नेपालमा आयकर 2058 आयकर 2058 नियमावली 2060 र वार्षिक रूपमा जारी गरिने आर्थिक ऐन अनुसार आत्मज्ञान अनुसार आयकरको प्रशासन हुने गरेको छ। आयकरको प्रशासन हुने गरेको छ जसअनुसार आयकर लगानी क्षेत्रहरू निर्मल छन्। आयकर लगानी क्षेत्रहरू निम्न छन्। अब त्यसभित्र रोजगारीबाट प्राप्त आय, अब यसका के समावेश गर्नुपर्छ अनि कति लाग्छ आय भन्ने छुट्टै यसका कुराहरू छन्। त्यतिसम्म तपाईँहरूलाई परिसरमा गइन होला कि त्यही पनि संसदीय ऐनमा भएका प्रब्लमहरू भेट्दा हुन्छ। अर्को व्यवसायबाट प्राप्त आए, अब के आमदानी हुन्छ, के खर्च घटाउनु मिल्छ भन्ने यसका प्रोभिजन छन् र कसरी आयको गणना गर्ने त भन्ने किसिमको प्रोभिजन छ। अर्को चाहिँ लगानीबाट प्राप्त आए, लगानीबाट प्राप्त आय गणना गर्दा के कस्ता किसिमका आमदानीलाई समावेश गरेर राज्यलाई दिनुपर्ने कर निर्धारण गर्ने त भन्ने प्रोभिजन छ। र अर्को आकस्मिक लाभ, यति कुराहरू छ। यसमा आयकरबाट यहाँले जान्नुपर्ने धेरै कुराहरू छ। भित्रभित्र गरेर पनि क्वेसन आउन सक्छ, नायब सुधारको गोत्र क्वेसन सोद्धा चाहिँ यो तृतीय सुधार पनि अग्रिम प्रकृति भनेर पनि क्वेसन आएको थियो, त्यहाँसम्म पनि पुग्दिन सक्छ। त्यसैले केही ज्ञान त्यहाँ पनि तपाईँहरूले राखिदिनु होला। यसमा मूलभूत विशेषताहरू भनेर नेपालको आयकर 2018 मूलभूत विशेषताहरू, यो मैले सबै अन्य करलाई कसरी लेख्ने भन्ने गाइडलाइन मिलोस् भनेर एउटा भन्दैन खोजेको। आयकर 2018 मूलभूत विशेषता, अब हाम्रा जति पनि कर छ मैले सबैको साझा एउटा विशेषता छ, त्यसलाई हामी सेल्फ ट्याक्स सिस्टम भन्छ। त्यसरी आयकर ऐनमा पनि हामी स्वयंकर प्रणालीमा आधारित छौँ, यसले स्वयं कर निर्धारणको व्यवस्था गरेको छ। कर राजाले अब आमदानी गरेर आफ्नो कर आफै निर्धारण गर भनेर हामी दिएका छौँ, स्वयं कर निर्धारणको व्यवस्था। अर्कोमा अब स्वयं कर निर्धारण हामीले प्रजातान्त्रिक मूल्य मान्यता अनुसार अन्तर्राष्ट्रिय स्तरको कर प्रणाली बनाउन अनुरोध गरेको, स्वयं कर प्रणालीको दुरुपयोग गर्दै करदाताले कर छली गरे भने त्यसलाई नियन्त्रण गर्ने विधि पनि छ। त्यसैले हाम्रो आयकरमा संशय जो पाडी पनि भन्छ त्यसलाई संशय कर निर्धारण र संशोधित कर निर्धारण, यो कर अधिकृतले गर्छ। तपाईँले पेश गरेको आय विवरणमा शङ्का लाग्यो, तपाईँले पेश गरेको विवरणमा चुहाड भएको अवस्था देखिन सक्छ भनेर संशोधित कर निर्धारण पनि हुने गर्छ। अर्कोमा संशोधित र संशय, संशय चाहिँ करदाता भाग्ने भयो, अब राज्यलाई चाहिँ नोक्सान पार्ने अवस्थाहरू देखियो भने त्यति बेला उसका खाता पत्ता कारोबार सबै रोका गराएर गर्ने हो। संशोधित र संशय कर निर्धारण, संशोधित र संशय, संशय भनेको चाहिँ अब तपाईँमा त्यस्ता किसिमका आशंकाहरू आए, तपाईँ देशै छोडेर भाग्ने अवस्था पनि रहेको छ अरे, सबै कारोबारहरू रोका गरेर संशय कर निर्धारणको व्यवस्था। अर्को अग्रिम कर कटी, अग्रिम कर कटीको व्यवस्था, अब यो अग्रिम कर कटीमा दुई कुरा छ, एउटा चाहिँ फाइनल हुन्छ, अर्को चाहिँ फाइनल नहुने, अन्तिम हुने र अन्तिम नहुने भन्ने किसिमका अग्रिम कर कटीहरू छन्। अथवा यो चाहिँ पेइङ सिद्धान्तमा आधारित छ, पे एज यु अर्न भन्छ, कमाएकै बेला तिर्ने भन्ने, जस्तो हामीलाई यो क्लास बापतको यहाँ हामीलाई जुन भत्ता दिन्छ, भत्ता दिँदा हामीले प्राप्त गर्नेमा 50% पट्टा गरेर अहिले 22,000 बाँकी हामीलाई दिन्छ भनेको पे एजमा अहिले कहिले राजीनामा तिर्ने भनेको चाहिँ त्यो केटिएस पोलिसी। कुनै पार्टीलाई भुक्तानी गर्दै हुन्छ, यसका रेटहरू फरक छन्, 1.5% 5% 50%सम्मका विभिन्न छन्। त्यसमा जति बेला भुक्तानी दिँदै हुन्छ, जस जति बेला कसैले त्यसको आमदानी पाउँदैछ नभए पाउँदैछ भने त्यति बेलै चाहिँ कट्टा गरेर दिने विधिलाई हामीले के भन्छ, अग्रिम कर कति भन्छ, यो पे प्रिन्सिपलमा आधारित छ, कमाइकै बेला राज्यलाई तिर भन्छ। यो व्यवस्था छ। अर्को अर्को चाहिँ आयकर 2058 भएको मूलभूत विशेषता भनेको यो करको पुनरावलोकन दण्ड जरिमाना सम्बन्धी व्यवस्था हो। पुनरावेदन गर्ने, पुनरावलोकन गर्ने र दण्ड जरिमाना सम्बन्धी व्यवस्था, करको पुनरावेदन, पुनरावलोकन, तपाईँले निर्धारण गरेका चित्त बुझेर हुने गर्न पाउने व्यवस्था छ। पुनरावेदन, पुनरावलोकन र दण्ड जरिमाना, र दण्ड जरिमाना सम्बन्धी व्यवस्था। अर्को व्यवस्था चाहिँ यो अवकाश भुक्तानीको कुरा छ, त्यो छुट्टै च्याप्टर छ। त्यो अवकाश भुक्तानीमा करको व्यवस्था, त्यसमा के कटाउने र कति लाउने भन्ने हुन्छ। जनरली अब अवकाश हुँदा यो स्वीकृत अवकाश कोष र स्वीकृत नलिएका अवकाश कोषको हकमा कति कति कर लगाउने भन्ने व्यवस्था छ। स्वीकृत अवकाश कोषको हकबाट अवकाश भुक्तानी कसरी लिँदैछ भने, उसले प्राप्त गर्ने औषधि उपचार बिरामी के भन्छ यो घर विदा लगाएका जुन सुविधा हुन्छ हाम्रो सन्दर्भमा हामीले पेन्सनको भनेर बुझौँ, त्यो लिँदै गर्दा आफ्नो आम्दानीमा भएको 50% जति उसले पेमेन्ट पाउँदैछ वा 5 लाख मध्ये जुन बढी हुन्छ सो घटाएर बाँकीमा 5% कर लगाउने भन्ने व्यवस्था छ। यो एउटा प्रोभिजन अवकाश भुक्तानीमा कर लगाउने भन्ने व्यवस्था। अर्को चाहिँ कर छुटसँग सम्बन्धित कुराहरूलाई पनि लेखिदिन सक्नुहुन्छ। कर छुट सम्बन्धी जस्तो सीमा तोकिदिएको छ, कर छुट सम्बन्धी व्यवस्था यसमा चाहिँ पारिश्रमिक करको विषयमा अथवा तपाईँले रोजगारी सम्बन्धित करको विषयमा भनेर ब्राकेटमा यसो लेखिदिनुहोस्। त्यसको सीमाहरू चाहिँ छन् जस्तो दम्पतिको हकमा र एकलको हकमा 4 लाखसम्मको एकल छ भने नलाउने, 1% सामाजिक सुरक्षा कर, सबभन्दा माथिको हकमा चाहिँ कर लाउने भन्ने जुन प्रश्न छ, त्यो 4 लाखसम्मको सीमालाई चाहिँ हामीले छुटको रूपमा हेर्न सक्छौँ। र किन यस्तै व्यवस्थाहरू चाहिँ हाम्रो आयकर 2058 अनुसूची हेर्ने, अनि अनुसूची हाम्रो संविधानमा भएका अनुसूचीका कुराहरूलाई तपाईँले कर र शुल्क भन्ने व्यवस्थाहरू छन्, करलाई छुट्टै लेखिदिनुहोस्, अनि यससँगै शुल्क पनि व्यवस्था छ भनेर लेख्न भइहाल्छ। सवारी करदेखि मनोरञ्जन करदेखि लिएर तपाईँको स्थानीय स्तरमा के भन्छ यो घर जग्गा रजिस्ट्रेसनका कुराहरू मार्फत सङ्कलन यो चाहिँ स्थानीय तहका कुराहरू। अब एउटा तपाईँहरूलाई मैले यहाँ लेखाइदिनु पर्ने कुरा छ, यो चाहिँ अहिलेको आर्थिक बलले गरेको नयाँ व्यवस्था हो। अन्य कर भन्ने छ नि तपाईँ कोर्समा, त्यो अन्य कर चाहिँ भनेर लेख्नुहोस् त। एउटा यो पूर्वाधार विकास कर भन्ने छ, यो चाहिँ तपाईँले सोर्स खोल्नुपर्छ, यो सधैँभरि हुँदैन, यो चाहिँ 1 वर्ष हुनसक्छ, 1 वर्ष नरहनु पनि सक्छ, त्यस्ता किसिमका करहरू हुने। अहिलेको आर्थिक क्षेत्र अनुसार भनेर अन्य करभित्र पूर्वाधार विकास कर, पूर्वाधार विकास कर के हो यो सुन्नु भएको छ यस्तो प्रति लिटर 5 रुपियाँका दरले भन्सार बिन्दुमा लगाई असुल गर्नु भन्ने अहिलेको व्यवस्था छ, त्यसलाई पूर्वाधार विकास कर। त्यो 5 रुपियाँका दरले सङ्कलन भएको पैसा इन्फ्रास्ट्रक्चरको विकासमा खर्च गर्ने राज्यको नीति हो। ल त्यसको व्याख्या लेख्नुपर्छ, यो अलिक नौलो किसिमको फेरि अन्यत्र पाउनु। नेपालमा पैठारी हुने हवाई इन्धन, नेपालमा पैठारी हुने हवाई इन्धन पेट्रोल र डिजेलमा प्रति लिटर 5 रुपियाँका दरले भन्सार बिन्दुमा लगाई असुल गर्छ। भन्सार बिन्दुमा लगाई असुल गर्छ अर्को हाम्रो अहिलेको आर्थिक भएको स्वास्थ्य जोखिम कर भन्ने छ। सुन्नु भएको छ यस्तो स्वास्थ्य जोखिम कर, स्वास्थ्य जोखिम कर भनेको नाम गरेको विदेशबाट पैठारी र स्वदेशमा उत्पादित चुरोट बिडी सिगारमा प्रति खिली दुई 25 पैसा दुईटा छ यस यो चाहिँ अन्तशुल्क भनेर बुझ्दैन यो छुट्टै अतिरिक्त विदेशबाट पैठारी र स्वदेशमा उत्पादित हुने चुरोट बिडी सिगारमा प्रति खिली 25 पैसा चुरोट बिडी सिगार भन्ने छ अब यो यसमा प्रति खिली 25 पैसा र खाने सुर्ती खैनी गुर्खा पान मसालामा प्रति किलो 25 रुपियाँ समधर्म नाम खाने सुर्ती खैनी गुर्खा पान मसला पान मसला मा प्रति किलो 25 रुपियाँ 25 रुपियाँका दरले समधर्ममा समधर्ममा प्रति किलो भने जे आए पनि त्यो पान मसला आए पनि अर्को आए पनि किलोको 25 अर्को सामाजिक सुरक्षा पैसा भनेर यो चाहिँ अहिलेको आर्थिक पुरानैदेखि चल्दै आएको छ हरेक वर्ष आउँछ सामाजिक सुरक्षा कर यसमा हामीले अन्य कर अन्तर्गत व्याख्या गर्न सक्यौँ यो चाहिँ मासिक पारिश्रमिकको एक प्रमुख सत्ता गर मूलभूत रूपमा छ अर्को सिधा सेवा शुल्क भनेर शुल्कलाई अब करको रूपमा हेर्ने किन हेर्ने भनेर पहिलेकोमा सिधा सेवा कर भन्ने पनि थियो अब यी तिन कारलाई चाहिँ हामीले अन्य कर अन्तर्गत राख्न सक्छौँ अब हाम्रो अहिलेको अवस्था के छ भनेर सबै अहिलेसम्म गरेका छलफलको कर संरचना लेखौँ अनि ओभरअलमा कर प्रणालीमा हामी जान्छौँ भारतभूषण लेख्नु त 75 यो 76 अब 75-76 राजस्व परिचालनको अवस्था यो चाहिँ डाउनलोड छ तपाईँले कुन करको कति कन्ट्रिब्युसन र कति स्थानमा छ भन्ने जान्नुपर्ने 75-76 राजस्व परिचालनको अवस्था त्यहाँनिर रोज 7 अर्ब 76 अर्ब 90 करोड हाम्रो परिचालन भएको अघिल्लो वर्ष 7 अर्ब 76 अर्ब 90 करोड भएको अब त्यसमा एक मूल्य अभिवृद्धि कर 32% अब नोटमा चाहिँ अमाउन्ट सहित छ अमाउन्ट जाँचमा लेखिँदैन भने तपाईँले यो पर्सेन्ट जान्नुहुन्छ मूल्य अभिवृद्धि कर 32% अर्को चाहिँ के छुट्याउनुहोस् भने अहिलेबाट हामीले व्यक्तिगत आयकर र संस्थागत या निकायगत आयकर भनेरै गरेको छ व्याख्या त्यसैले यसलाई छुट्याएरै गरिदिनु भयो भने हुन्छ आयकर चाहिँ आयकर हो तर छुट्टा छुट्टै छ व्यक्तिगत आयकर 9% संस्थागत आयकर 17% संस्थागत यानि आयकर 17% भन्सार 19% अन्त शुल्क 16% र अन्य कर चाहिँ 7% पहिलो स्थानमा को छ 8-10 वर्ष अगाडिदेखि नै मूल्य अभिवृद्धि कर पहिलो स्थानमा छ यो संरचना प्रत्यक्ष र अप्रत्यक्ष यहाँ 75 र 25 आउँछ कि यहाँ जोडौँ न कति आउँदो रहेछ 32 9 70 अप्रत्यक्षको एउटा 19 र अर्को कति छ 16 जोडेर हेरौँ न पैँसठी पैँतिस पहिलेदेखिको त्यही छ, चार पाँच वर्षले मिलिहाल्छ। 65% के छ अप्रत्यक्ष छ, अरू छ नि प्रत्यक्ष देखिन्छ। प्रत्यक्ष र अप्रत्यक्ष मात्र हेर्दा त लेख्न सक्नुहुन्छ। करिब भन्ने शब्द चाहिँ प्रयोग गर्नुहोस्। अब यो पर्सेन्टलाई तपाईँले माथि लगेर लेख्न सक्नुहुन्छ। हाम्रो कर प्रणाली के छ भन्ने कुरा थियो, प्रत्यक्ष करको हिस्सा ज्यादै कम हुन्छ। जुन मुलुकमा प्रत्यक्ष करको हिस्सा कम हुन्छ त्यहाँको अर्थतन्त्र बलियो हुन सक्दैन। हाम्रो चाहिँ आयातमा आधारित कर प्रणाली हो। ल अब ओभरअलमा जाउँ। हाम्रो नेपालको कर प्रणाली चाहिँ समग्र समस्याहरू के छन् त? कर प्रणालीका समग्र समस्या परीक्षामा तपाईँलाई अलि मूल एकै बाटो क्वेसन आउनु पऱ्यो भने चाहिँ यस्तै किसिमको क्वेसन आउनु सक्छ। अब सजिलोसँग तपाईँले लेख्नलाई कर प्रणालीका समस्याहरू पनि सुरुमा उठान गरेका चारवटा एरियामा तपाईँ पुग्छ। अनि भन्सारमा के समस्या छ, अन्तशुल्कमा के छ, आयकरमा के छ, यी कुराहरू लेख्न सक्नुहुन्छ। करदातामै के छ, कर प्रशासनमै के समस्या छ, त्यो ढङ्गबाट तपाईँ तपाईँले लेख्न सक्नुहुन्छ। ल यसभित्र रिपोर्ट गर्दै जाउँ। कर नीति स्थिर र अनुमान योग्य, हाम्रा हरेक डकुमेन्टमा राजस्व परामर्श समितिका रिपोर्टमा पनि यही कुराहरूलाई उठान गरिएको हुन्छ। कर नीति स्थिर र अनुमान योग्य बनाउन नसकिएको, यो चाहिँ हरेक चाहिँ पटक परिवर्तन भइरहने हुँदा यो त्यति राम्रो मानिन्न। यस्तो कारणले स्थिर र अनुमान योग्य हुन नसके। अर्को कर कानुनहरू, कर कानुनहरू अत्यधिक छोड साँच्चै दिनैपर्ने चाहिँ के हो भनेर रेगु गरेर टुङ्गा पुग्नु पर्यो भन्ने ठुलो आवाज अहिले आसिरहेको छ। छुटका नाममा छोड छ, अत्यधिक छोड दिने प्रावधानहरू रहेको। अब जुन भने ठुलो सोचे नै छन् भने अत्यधिक छोड दिने प्रावधानहरू रहेको। अर्को कर प्रशासन देशव्यापी रूपमा विस्तार गर्न नसकिए। अहिले पछिल्लो समय के हुँदैछ, अहिले पनि करदाताको पहुँचमा हाम्रो कर प्रशासनहरू पुग्न सकेको छैन। अर्को जुन करदाता नै सञ्चित गर्छ भए त कमजोर छ, कर नतिर्न पायो भने त भन्ने किसिमको बुझाइ छ करदाताहरूमा। कर छली गर्नलाई प्रेरित हुन्छन्। त्यसैले करदाता शिक्षा, करदाता शिक्षाको पक्ष सबल हुन नसकेको। अब हरेक वर्षको बजेट वक्तव्यहरूले सुन्नुभएकै होला, प्रत्येक व्यवसाय रोजगार गर्ने पेसा गर्नेहरूलाई 5 नम्बर अनिवार्य भनेको हुन्छ। अब आफ्नो बजेटमा पनि त्यही भन्नेवाला छ। त्यसैले बजेटमा चाहिँ बोलिरहने कार्यान्वयन चाहिँ त्यति राम्रो भएको देखिँदैन। यो अर्को हाम्रो कर प्रणालीको समस्या छ। त्यसलाई सबै पेसा रोजगार र व्यवसाय गर्ने, सबै पेसा रोजगार र व्यवसाय गर्नेलाई बैंक अनिवार्य पिएएन पर्मानेन्ट अकाउन्ट नम्बर अनिवार्य गर्ने नीति पूर्ण रूपमा कार्यान्वयन हुन नसके। आजभन्दा 15 वर्ष अगाडिदेखिको बजेटलाई यसो डाउनलोड गरेर हेर्नुभयो भने त्यही कुरा लेखेको छ। अब डक्टर इन्जिनियर जस्ता यस्ता किसिमका पेसा गर्नेहरू पनि सबै यसो पानी दिन अथवा पेसाले हाल्न सकिरहेको अर्थ देखिन्न यो। र अर्को चाहिँ नन फाइलर भन्ने बुझ्नुहुन्छ, उहाँका नाममा अर्को नागरिक दियो, अर्कोले अर्कोले अर्कोले दर्ता गरिदियो गर्यो, तर अब चाहिँ अघि भनेका चाहिँ विवरणहरू नपुग्छ। नम्बर चाहिँ छ, करदाताका सङ्ख्या चाहिँ धेरै देखिन्छन्, तर ट्रान्जेक्सनले गर्दै रिन्युल गर्दै आउँदैन, त्यस्तो किसिमको एउटा रोग परेर गर्दैछ। त्यसैले नन फाइडर अब यसलाई न त खारिज गर्ने के गर्ने भन्ने किसिमले अथवा चाहिँ फेरि कारोबार गर्छ कि यस्ता किसिमले नन फाइडर व्यवसायहरू नन फाइडरको संख्या अर्को दिन मात्रामा रहेको, यसको चाहिँ ठ्याक्कै अब सङ्ख्या प्रकाशन गरेको छैन क्या, साथीहरूले त्यसलाई रिसर्च गर्दै हुनुहुन्थ्यो यो ठुलो मात्रामा छ भन्ने किसिमले मात्रामा रहेको छ। अर्को समस्या आयकरतर्फ, आयकरतर्फ कर निर्धारणमा, कर निर्धारणमा कर छली गर्ने अथवा वास्तविक आम्दानी नदेखाउने लुकाउने कर छली गर्ने प्रविधि नियन्त्रण गर्न नसके अर्कोमा भन्सारतर्फ कारणको सम्पूर्ण कारोबारलाई कारोबारमा आधारित बनाउन नसके, यसका लागि धेरै अरू चर्चिताका कुराहरू पनि होला, कारोबारमा आधारित बनाउन नसकेको जुन अघि मैले भने सन्दर्भ सूची राखेँ त्यसमा हामीले कारोबारहरू गरिरहेका छन्। यसले गर्दा मूल्याङ्कन पद्धति हाम्रो त्यति देखिँदैन, कारण अन्तर अलिक भएर के भनेको छ अघिल्लो वर्ष अर्थमन्त्रीज्यूले अब सबै कारोबार मूल्यमै जानुपर्छ भन्ने किसिमको कुरा गर्नु भएको थियो, कारण त्यति पूर्ण रूपमा हुन सक्दैन। अर्को अन्तशुल्कतर्फ के छ, यसको रोग छ अन्तशुल्क स्टिकर देख्नुभएको छ, रक्सीको मतलबको स्टिकर नलाइक भएको छ, स्टिकर त्यस्ता स्टिकर छाप्न व्यवसायी आफ्नो सक्छन्। पहिलेदेखिको रोग हो नक्कली स्टिकरको प्रयोग नियन्त्रण सकेको छैन, यसले गर्दा चाहिँ कारोबार हाम्रो चुआउट हुन्छ भनौँ न, अन्तशुल्कको अन्तशुल्कतर्फ नक्कली स्टिकरको प्रयोग लाई नियन्त्रण गर्न नसके अर्को हाम्रो समस्या चाहिँ ठुला सिमाना छ, त्यसबाट पनि चोरी के निकासी पैठारी दुवै खुला सिमानाको कारणबाट चोरी निकासी पैठारी हुँदा उच्च राजस्व चुहाट हुने गरे, उच्च राजस्व चुहाट हुने गरे चोरी निकासी पैठारी हुँदा उच्च राजस्व चुहाट अर्को हाम्रो कर प्रणालीको समस्या चाहिँ यो कर सम्बद्ध निकायहरू बिच अनुसन्धान गर्दा अलिक समन्वयात्मक भूमिका हुन सकेन भन्ने छ, राजस्व अनुसन्धान विभाग र अन्य निकायहरू बिच कर प्रशासनमा संलग्न निकायहरू बिच कर प्रशासनमा संलग्न निकायहरू बिच अनुसन्धान कर अनुसन्धान कर अनुसन्धानका लागि समन्वयात्मक भूमिका हुन नसके यो छ। र अर्को यसको पछिल्लो समस्या चाहिँ हाम्रो सङ्घ प्रदेश र स्थानीय तहमा भएको यो युनिटरी सिस्टमको कुरा गर्दैछौँ, एकीकृत कर प्रणाली हुनु पऱ्यो, सामञ्जस्य हुनु पऱ्यो भन्ने कुरामा हामीले अलिकति कठिनाइ भएको छ, जो पनि कुरा उठान गऱ्यो विभिन्न तहमा फरक किसिमका सबै फरका दलहरू छन्, फरक सिद्धान्तहरूलाई पनि मिचेर काम गरिरहेको छ, त्यो समस्याहरू छन्। संहिताको कार्यान्वयन समेत संहिताको कार्यान्वयन समेत बहुतका सरकार कर अधिकार बहुतका सरकार कर अधिकार प्रयोगमा सामञ्जस्य हुन नसके। ल यस्ता समस्याहरू चाहिँ अहिलेको हाम्रो कल्पना गरिरहेको छ। अब समाधानको कुरा त लेखिहाल्नुहुन्छ, अब यसबाट केही प्रश्नहरू रिपोर्ट गरौँ अनि प्रश्नको विषयमा हामीले एउटा प्लान गरौँ अनि बाटो प्रश्न नेपालको वर्तमान कर प्रणाली कस्तो रहेको छ, यस्तो प्रणाली यस्तो प्रणाली भन्ने पनि हुन्छ, यस्तो प्रणाली मा विद्यमान समस्याहरू पहिचान गरे समाधान गर्ने उपायहरू सुझाउनुहोस्। 3+3+4 नेपालको कर प्रणाली मा कार्यान्वयन गरिएका प्रमुख करको संरचना उल्लेख गर्दै मूल्य अभिवृद्धि कर मूल्य अभिवृद्धि कर का प्रमुख विशेषताहरू चर्चा गर्नुहोस्। नेपालमा प्रयोग गरिएको आशी कुराको चर्चा गर्दै अनुसार प्रशासनमा पिसिएका बारेमा लेख्नुहोस्। पिसिएको बारेमा पहिले सोधेको प्रश्न हो यो पोस्ट क्लियरेन्स अडिट अनुसार अग्रिम करपत्ति टिडिएस ट्याक्स डिडक्टेड एट सोर्स का प्रावधानहरूको बारेमा उल्लेख गर्नुहोस्। ल अरू अतिरिक्त यहाँले प्रयोग गर्नलाई यति प्रश्नमा यसो पहिलो प्रश्नको यसो पछि लेखेको र अघि चर्चा गरेको भन्नु परेन, अघि नलेखिएको र अघि चर्चामा आएका विषयहरू नेपालको वर्तमान कर प्रणालीको के भन्ने कस्तो छ, वर्तमान कर प्रणाली के छ त, अर्को मूल करको रूपमा भन्सार प्रयोगमा छ, जसमध्ये मूल्य कर पहिलो स्थानमा अथवा अन्य करको पनि एउटा मेलदण्डको रूपमा छ, यो कुरा तपाईँले लेखिदिनु पर्यो। अर्को हाम्रो कर प्रणाली करको दायरा बढाउने तर चाहिँ के घटाउने तर्फ कर नीतिहरू देखिन्छ अथवा कर नीति त्यतातिर प्रेरित छ, यो कुरा लेखिदिनु पर्छ। अर्को हाम्रो कर प्रणाली के लेख्नु छ, आयातमा आधारित छ, ठुलो हिस्सा हाम्रो करको हिस्सा चाहिँ आयातमा अथवा बाहिर अप्रत्यक्ष कर प्रयोग के भन्छ करको हिस्सामा छ, प्रत्यक्ष कर न्यून मात्रामा रहेको देखिन्छ। यी कुराहरू चाहिँ तपाईँले हाम्रो कर प्रणालीमा देख्नु पर्यो र मूल छुटाउने नहुने नेपालको समग्र कर प्रणाली अन्तर्राष्ट्रिय स्तरको रूपमा सेल्फ ट्याक्स सिस्टममा आधारित छ। हाम्रो कर प्रणालीमा विभिन्न सफ्टवेयरहरू प्रयोग गरिएका छन्, अर्को लेख्ने त्यसमा त्यसमा तपाईँले एउटा आसिकुडा, अर्को आइटिएस इन्टिग्रेटेड ट्याक्स सिस्टम यो आइआरडीमा छ, अर्को चाहिँ तपाईँले लेख्ने यो भिसिटिएस सुन्नु भएको छ, भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम गत चैत्र सामुदायिक बाटो लागु भएको हो, यो चाहिँ राष्ट्र अनुसन्धान तर्फ यसको प्रयोग छ, यसमा ट्र्याकिङ हुन्छ, मोबाइलबाट ट्र्याकिङ गर्न सक्छौँ कोही सामान कहाँ जाँदैछ, भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम भिसिटिएस जस्ता यस्ता किसिमको हामीले प्रयोग गरेका छौँ। अर्को महत्त्वपूर्ण तपाईँहरूले छुटाउनु नहुने हाम्रो अहिलेको कर प्रणालीमा विद्युतीय कारोबार हुन्छ, ई पेमेन्ट छ, करमा ई पेमेन्ट सिस्टम छ, यस्तै आरएमआइएस रेभिन्यू म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको यसको प्रयोग छ, यो तपाईँले छुटाउन नहुने अहिलेको कर प्रणालीमा। यस्तै अर्को चाहिँ ई टिडिएसका कुराहरू छ, विद्युतीय रूपबाट अग्रिम कटकट्टि गर्ने व्यवस्थाहरू यी छन्। त्यसैले हाम्रो अहिलेको यो कर प्रणाली टेक्नोलोजी फ्रेन्डली जानु पर्यो, सकिन्छ यो। अब नेपालको कर प्रणालीका पछिल्ला सुधारहरू निर्देशन आयो भने पनि के गर्ने, अहिलेको कर प्रणाली के छ, यी सुधार भएर यहाँ पुगेको यी कुरामा के दिनु पर्यो अनि समस्याको कुरा चलिरहेको छ है, कि यो पाठमा नछोड्नु। अर्को यहाँ भन्नुपर्ने अरू के पिसिएको होला, अरू त आइपुगिसकेको छ, भन्नुपर्ने कुनै सरहरू पिसिए पाए कर संरचना त अहिले कहिले त भइसक्यो, त्यही गर्नु मूल्यको पछिल्लो संरचना यो छ, लगभग प्रशासनिक संरचना लेख्नुहुन्छ नि तपाईँले लेखिहाल्नुहुन्छ नि, अर्थ मन्त्रालय यस संरचना विभाग राष्ट्र भन्सार विभाग राष्ट्र विभाग नलेख्नु शैली भनेर कहाँ छ, प्रधानमन्त्री परिषदमा गइसकेको छ, यी कुराहरू लेखिदिनुहोस्। पालिका नियन्त्रण कार्यालयले पनि यसलाई अब बोलेनिका मार्फत पनि करका कारोबार हुने र खर्चसँग जोडिने हुँदा यसको सम्बन्ध रहने त्यो पनि यसलाई लेखिदिनुहोस् सकिहाल्नुहुन्छ। यस अन्तर्गत भन्सार कार्यालय प्रतिमा कार्यालयहरू छन्, यस्तै अहिले एउटा यो चाहिँ मध्यम स्तरीय कर कार्यालय छ, ठुला कर्ता त कार्यालय एउटा छ, मध्यम स्तरीय कर कार्यालय छ अर्को, र यस अन्तर्गतका कर कार्यालयहरू र करदाता सेवा कार्यालयहरू छन् त्यसद्वारा यस्ता किसिमको लेखिदिने हो। ल अब त्यो पिसिए भनेको चाहिँ पोस्ट क्लियरेन्स अडिट हो, भन्सार ताकत कसको परिचय, यसलाई एउटा इक्जाम्पलबाट बुझौँ, यो हाम्रो भन्सार नाका हो, यो विराटनगरको भन्सार नाका हो, उताबाट एउटा ट्रकमा सामान आउँदैछ, तपाईँ भन्सारको कर्मचारी, अब तपाईँका नाममा त्यो ट्रकको सामान चेक गर्नु भन्ने जिम्मेवार तपाईँले पाउनुभएको छ, अब त्यो ट्रकमा आएका सबै आइटम एक एक गरेर खोलेर हेरेर काउन्ट गरेर भित्रको कता के छप्यो भनेर जाँच गर्नु सम्भव छ कि छैन? छैन। त्यसरी स्याम्पलिङ मेथडमा जानु, स्याम्पलिङमा जानुहुन्छ, उसले रिसिभ गरेका कुराहरू हुन्छ, लगभग यो ट्रकमा यति जति, हिजोका दिनमा पनि यही साइजमा ट्रकमा यति जति सामान छु भन्ने एउटा अनुमानबाट तपाईँले जाँच गरेर पठाइदिनुहुन्छ, ताकि अब त जाँच गर्नलाई तपाईँलाई रोक्ने, हेर्ने, छेक्ने अथवा त्यसलाई हप्ताउ दिन लाग्ने त्यहाँ तपाईँलाई हुन्न, त्यो सम्भव हुन्न। त्यसले अन्तर्राष्ट्रिय व्यापारलाई सहज होइन असहज बनाउँछ। त्यसैले अहिले तपाईँले यहाँ जाँच गरेर पठाइदिनुहोस्, उसले तिर्नुपर्ने कर तिरेको हुन्छ, तर अब जाँच पास गरिसकेपछि शङ्का भयो, उजुरी भयो, तपाईँलाई गुनासो आयो, तपाईँका कारोबारप्रति केही कुराहरू भयो भने हामीसँग यो तिन कुनेमा एउटा कार्यालय छ, भन्सार जाँच पास पछिको कार्यालय भन्ने नै छ। अब त्यो कार्यालयबाट तपाईँका हिजो यहाँबाट जाँच पास गरिसकेका सामानहरू गोदाममै गएर स्टकमै हेरेर खाता पाता लिएर बिल बिजकहरू लिएर भोलिका दिनमा तपाईँको परीक्षण गर्ने। यदि तपाईँले त्यो अस्ति जाँच पास गर्ने बेला तपाईँले ठुक्याउनु भएको रहेछ भने, गलत घोषणा गर्नुभएको रहेछ भने, तपाईँमाथि चाहिँ अब दण्ड, जरिमाना, त्यसका पेनाल्टी कुराहरू चाहिँ गर्ने पद्धतिलाई भन्सार जाँच पास परीक्षण भन्छ, नामै भन्सार जाँच पास पछिको के परीक्षण हो। सबै कारोबारको भन्सार जाँच पास परीक्षण हुँदैन, रिस्क बेसमा हो। यसलाई तपाईँले जोखिमलाई आधार मानेर छनौट गर्ने र त्यस्ता कारोबारको हकमा चाहिँ भन्सार जाँच पास गर्ने प्रक्रिया छ। भन्सार जाँच पास पछिको परीक्षण प्रजातान्त्रिक कर प्रणालीको एउटा महत्त्वपूर्ण अभ्यास हो। यो भनेको सेल्फ ट्याक्स सिस्टम जुन भन्यो, पहिले त भ्रष्टाचार गरेर ल्याउँछ, गडबड गर्यो भने पछि गर्नुलाई भन्ने हिसाबबाट, अर्थात् त्यो आयातकर्तालाई व्यवसायले विश्वास गरेको, राज्यले विश्वास गरेको, उसले ढाँट्दैन, उसले जे ल्याए घोषणा गर्छ भन्ने मान्यता आधारित हो। यदि पछि उसले ढाँट्यो भने पछि परीक्षण गरेर उसलाई पेनाल्टी लगाउन सकिन्छ अथवा उसलाई कारवाही गर्न सकिन्छ भन्ने फिलोसफीबाट यसको अभ्यास गरिएको छ। अनुसार जाँच पास पछि, जाँच पास चाहिँ अहिले भइहाल्यो, त्यसपछि पछि गर्ने कुरा परीक्षण त्यति हो। यसका प्रोभिजन छ, के गर्ने, यसका कार्यविधिहरू छ, कसरी गर्ने, कसरी ल्याउने, खाता पाता गर्ने, अनुसन्धान गर्ने, अनुसन्धान अधिकृतको काम के हुन्छ, कर अधिकृत के हुन्छ, भन्सार अधिकृतले कुन कुन प्रोसिड गर्ने कुरा गरेर त्यसलाई चुन्नु पाउने भन्ने छ, त्यो विधि सब तपाईँहरू जान्नु पर्ला। यति कर्छ कति गर्नु ल, अब अर्को विषयतिर अब के छ सोध्नु पर्छ, भन्सारमै छ, अब यो कति चाहिँ एक वर्षको हो भनेर दिने, चार पाँच वर्षको अवसर तपाईँले निकाल्न सक्नुहुन्छ, हरेक वर्ष पछिल्लो वर्ष यो संरचना देखिन्छ। विगतदेखि नै यसको पोजिसन चाहिँ पहिलो स्थानमा भन्सार, के भन्छ, मुनिवटको, दोस्रोमा आएका यसरी नै छ भनेर जान्नु प्रेक गर्नुपर्छ कि अब दस मिनट भन्यो प्रेक गर्नु, अनि बाँकी टपिक के हस्तान्तरण लिएर आर्थिक मौद्रिक नीति चिन्ता नीति बाटो